कहिले होला कहिले होला तिम्रो कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने तिमी हुँदै बनाएको रहदानी एक्लै छ तिमी हुँदै बनाएको रहदानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ पर जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ देख्नेहरू सबै यहाँ भीडभाड देख्छन् देख्नेहरू सबै यहाँ भीडभाड देख्छन् सत्य तिमी बिना यो राजधानी एक्लै छ सत्य तिमी बिना यो राजधानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ तिम्रो मेरो प्रेम कहानी एक्लै छ जवान परदेशमा जवानी एक्लै छ कहिले होला तिम्रो कहिले होला तिम्रो कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने तिमी हुँदै बनाएको रहदानी एक्लै छ तिमी हुँ